www.radioarpan.com.np संसारभरि के साथ सुनिरहनु भएको दिउँसो दुई बजेको अर्पण समाचारमा तपाईँलाई स्वागत छ। म सुजिता हमाल। समाचार शुरू गरौँ प्रमुख समाचारका शीर्षकहरूबाट। आज नवौं लोकतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै शान्ति र संविधानको कार्यभार अझै पूरा हुन बाँकी। चार समितिको सभापतिमा मुख्य दलहरूबीच सहमति। नागरिक सम्बन्ध तथा संविधान सुझाव समिति सभापति चयनका लागि छलफल जारी। भारतमा लोकसभा चुनाव अन्तर्गत आज छैटौँ चरणको मतदान जारी। 190,000 मतदान केन्द्र। र इन्डियन प्रिमियर लिग आइपिएलमा आज रोयल च्यालेन्जर बेङ्गलोर र कोलकाता नाइट राइडर्स भेट्दै। जीवन यापन तथा जीवन गुजार्नका लागि कुनै न कुनै व्यवसाय अपनाउनु पर्दछ। कुनै न कुनै व्यवसाय फस्टाउनका लागि सदाबहार विज्ञापन पनि त गर्नुपर्छ। सधैँ विज्ञापनका लागि रेडियो अर्पण 104.5 मेगाहर्ज। अब समाचार विस्तारमा। आज नवौं लोकतन्त्र दिवस विभिन्न कार्यक्रम गरी लोकतन्त्र दिवस मनाइँदैछ। तत्कालीन सात दल र नेकपा माओवादीको सहकारीमा भएको 2062-63 सालको ऐतिहासिक जनआन्दोलनको बलमा 2063 साल वैशाख 11 गते लोकतन्त्र स्थापना भएको थियो। तर अहिले पनि जनआन्दोलनका कारण प्राप्त उपलब्धि संस्थागत हुन बाँकी छ। शान्ति र संविधानको कार्यभार अझै पूरा हुन सकेको छैन। यसले आम नागरिकमा आन्दोलनमा लाग्दा उत्साहमा कमी आएको छ। तर आगामी माघ 8 गते भित्र संविधान दिने दलहरूको प्रतिबद्धताले भने केही आशाको संचार गरेको छ। राष्ट्रपति डाक्टर रामवरण यादव, प्रधानमन्त्री सुशील कोइराला, मन्त्री परिषदका पूर्व अध्यक्ष खिलराज रेग्मी लगायत विभिन्न दलका नेताले लोकतन्त्रका अवसरमा शुभकामना सन्देश दिनुभएको छ। राष्ट्रपति डाक्टर रामवरण यादवले आन्दोलनबाट प्राप्त लोकतान्त्रिक उपलब्धिको संस्थागत गर्दै समयमा संविधान जारी गर्नु मुख्य जिम्मेवारी भएको बताउनु भएको छ। लोकतान्त्रिक मूल्य मान्यताको अवलम्बन र लोकतान्त्रिक पद्धतिको अनुसरणबाट नै संविधान सभाको चुनाव सम्भव हुन सक्ने उहाँले बताउनु भएको छ। प्रधानमन्त्री कोइरालाले ज्ञातज्ञा सहितप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइते प्रजातन्त्र सेनानीको स्वास्थ्य लाभको कामना गर्नुभएको छ। उहाँले तोकिएको मितिमा संविधान बन्ने दावी गर्नुभएको छ। अघिल्लो संविधान सभाले गरेका कामको स्वामित्व ग्रहण भइसकेकाले निर्धारित मितिमै संविधान बन्ने कार्यको प्रत्याभूति भइसकेको प्रधानमन्त्री कोइरालाले दावी गर्नुभएको छ। आउँदो माघ 8 गते भित्र संविधान जारी गर्ने गरी कार्यतालिका बनेको छ। संविधान सभाको चुनाव सँगै स्वदेशी र विदेशी लगानीकर्ताको उत्साह जागेको र देशमै रोजगारीका अवसर सृजना गर्नका लागि सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ। लोकतन्त्र दिवस आज चितवनमा विभिन्न कार्यक्रम गरी मनाइएको छ। जिल्ला विकास समिति चितवनको सुब्बाहालमा एक कार्यक्रमको आयोजना गरी लोकतन्त्र दिवस मनाइएको छ। भरतपुरको 24 कोटीबाट शोभायात्रा निकाली जिल्ला विकास समितिमा पुगी औपचारिक कार्यक्रम गरिएको छ। शोभायात्रामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना लगायत सरकारी कार्यालयका प्रमुख र राजनीतिक दलका नेता कार्यकर्ताहरूको सहभागिता रहेको थियो। नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना लगायतको टोली ज्ञात अज्ञात सहितहरूको सम्झनामा सलामी अर्पण गरेका छन् भने राजनीतिक दलका नेता तथा सरकारी कार्यालयका प्रमुखहरूले शहीदहरूको तस्विरमा माल्यार्पण गरेका थिए। कार्यक्रममा बोल्दै संविधान सभा सदस्य कृष्ण भक्त पोखरेलले देशमा लोकतन्त्र संस्थागत गर्न हरेक नागरिक र जनप्रतिनिधिहरू क्रियाशील भएर लाग्नुपर्ने बताउनुभयो। कार्यक्रममा चितवनका प्रमुख जिल्लाधिकारी नरेन्द्र राज शर्मा, स्थानीय विकास अधिकारी तिलक पौडेल लगायत विभिन्न राजनैतिक जिल्ला स्थित नेताहरूले बोलेका थिए। प्रमुख निर्वाचन आयुक्त लीलकण्ठ प्रेतीले एकै व्यक्ति दुई क्षेत्रमा उम्मेद्वार हुनु उपयुक्त नभएको बताउनु भएको छ। प्राविधिक रूपमा ठिक नहुने राय आयोगले पटक पटक दिएको भए पनि राजनैतिक दलले नमानेको उहाँले बताउनुभयो। संविधान सभा सदस्यको पुनर्निर्वाचनको लागि विद्युतीय मतदानको प्रशिक्षक प्रशिक्षण तालिमको उद्घाटनका लागि चितवन आउनुभएका प्रेतीले भरतपुरमा आज पत्रकारहरूसँग कुराकानी गर्दै संविधान सभाको निर्वाचन पूर्व एकै व्यक्ति दुई निर्वाचन क्षेत्रबाट उम्मेद्वार हुन नहुने राय आयोगले सरकारलाई दिएको बताउनुभयो। एकै व्यक्ति दुई क्षेत्रमा उम्मेद्वार हुँदा संविधान सभाले समयमा पूर्णता नपाउने र खर्चिलो हुने उहाँको भनाइ छ। प्रमुख निर्वाचन आयुक्त प्रेतीले भन्नुभयो, एउटा क्षेत्रको निर्वाचन गर्न 1 करोड रुपियाँ खर्च हुन्छ। यसले देशलाई ठुलो व्यवहार थपिन्छ। चितवन क्षेत्र नम्बर 4 सँगै देशका 4 निर्वाचन क्षेत्रमा असार 8 गते उपनिर्वाचन हुँदैछ। एकै उम्मेद्वारले 2 क्षेत्रमा विजय भएपछि एक एक क्षेत्र छाड्दा ती क्षेत्रहरूको आयोगले उपनिर्वाचन गराउन लागेको हो। ठुला दलका शीर्ष नेताहरूले हार्ने डरले 2-2 निर्वाचन क्षेत्रबाट संविधान सभामा उम्मेदवारी दिएका थिए। अर्को प्रसङ्गमा प्रेदिली स्थानीय निकायको निर्वाचनका लागि 3 महिनाको अवधि प्राप्त हुने बताउनु भएको छ। एक चरणमा स्थानीय निकायको निर्वाचन सम्भव नहुने भन्दै उहाँले 4 चरणमा निर्वाचन गर्नुपर्ने राय आयोगको रहेको बताउनुभयो। पत्रकारहरूको फरक प्रश्नमा प्रमुख निर्वाचन आयुक्त उप्रेदीले निर्वाचन गर्ने क्रममा सबै दलहरू सहमतिमा जानुपर्ने भन्दै त्यसो नहुँदा 11 वर्षदेखि स्थानीय निकाय जनप्रतिनिधि विहीन रहेको समेत बताउनु भएको छ। चितवन क्षेत्र नम्बर 4 हुने उपनिर्वाचनको तयारीका लागि आजबाट भरतपुरमा विद्युतीय मतदान गर्ने प्रशिक्षक प्रशिक्षण तालिम सुरु भएको छ। सो तालिमको प्रमुख निर्वाचन आयुक्त उप्रेदीले उद्घाटन गर्नुभएको छ। तालिममा निर्वाचन सहजकर्ता 50 जनाको सहभागिता रहेको छ। तालिम 2 दिनसम्म चल्नेछ। नेपाली कङ्ग्रेसले संविधान मसौदा समितिको सभापतिमा महामन्त्री कृष्ण प्रसाद सिटौलालाई उठाउने भएको छ। आज बिहान बालुवाटारमा बसेको कङ्ग्रेस पदाधिकारी बैठकले सिटौलालाई समितिको सभापति बनाउने निर्णय गरेको हो। संविधान मस्यौदा समितिको सभापतिमा कङ्ग्रेस उपसभापति रामचन्द्र पौडेलले इच्छा व्यक्त गरे पनि बैठकले सिटौलालाई सभापति बनाउने निर्णय गरेको हो। यस्तै संविधान सभाका 5 4 समितिका सभापतिको लगभग टुङ्गो लागेको छ। राजनैतिक संवाद तथा सहमति समितिको सभापति एकीकृत माओवादीका डाक्टर बाबुराम भट्टराई, संविधान मस्यौदा समितिमा नेपाली कङ्ग्रेसका कृष्ण प्रसाद सिटौला र संविधान अभिलेख अध्ययन तथा निकोल समितिमा नेकपा एमालेका विष्णु पौडेल सभापति हुने पक्का भएको छ। क्षमता अभिवृद्धि तथा स्रोत व्यवस्थापन समितिको सभापति फोरम नेपालका लक्ष्मी चौधरीको नाममा सहमति भएको एकीकृत माओवादी प्रमुख सचेतक गिरिराजमणि पोखरीले जानकारी दिनुभयो। नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिका सभापति चयनका लागि अहिले छलफल चलिरहेको छ। त्यसको टुङ्गो लागेपछि सबैको उम्मेदवारी दर्ता हुनेछ। चुनावी प्रक्रिया सुरु भए पनि सहमतिको प्रयास भइरहेको छ, तर स्रोतका अनुसार राप्रपा नेपालले उम्मेदवारी दिने तयारी गरेको छ। संविधान सभा कार्यतालिका अनुसार वैशाख 15 गठित 5 समितिले आफ्नो सभापति निर्वाचित गरिसक्नुपर्नेछ र भोलि चुनाव गर्ने गरी आज बेलुकी 5 उम्मेदवारी दर्ता हुनेछ। व्यवस्थापिका संसदको संसदीय सुनवाई विशेष समितिले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएकाहरू विरुद्ध उछुरी दिन आह्वान गरेको छ। समितिले सूचना निकालेर स्थायी न्यायाधीश पदमा नियुक्ति गर्न उपयुक्त भए नभएको विषयमा उछुरी दिन सबैलाई आग्रह गरेको छ। स्पष्ट आधार सबोध प्रमाण खोलेर 20 समिति समक्ष उछुरी दिनुपर्नेछ। न्याय परिषदले मुख्य न्यायाधीश वैद्यनाथ उपाध्याय, गोपाल प्राजुली, दीपक राज जोशी, गोविन्द कुमार उपाध्याय, ओम प्रकाश मिश्र, देवेन्द्र गोपाल श्रेष्ठ, चोलिन्द्र शमशेर जबरा र न्यायाधीश जगदीश शर्मा पौडेलको नाम सर्वोच्च अदालतको स्थायी न्यायाधीशका लागि सिफारिस गरेको छ। उप प्रधान एवं स्थानीय विकास मन्त्री प्रकाश मान सिंहले अहिलेको संविधान सभामा सहमतिको नारा मात्रै जपेर जान नसकिने बताउनु भएको छ। सहमति भन्दा भन्दै अघिल्लो संविधान सभा विफल भएको भन्दै उहाँले सहमति नभए वैधानिक प्रक्रिया अवलम्बन गरिने बताउनुभयो। अब सहमतिको नारा जपेर मात्र गाडी बन्न सकिन्न। आज काठमाडौँमा आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, सहमतिका लागि अधिकतम प्रयास गरिनेछ, भएन भने प्रक्रियागत रूपमा गाडी बढेर निर्धारित मितिमा संविधान जारी गर्न कङ्ग्रेस प्रतिबद्ध छ। उहाँले 1 वर्षभित्र संविधान जारी गर्न सके मात्र लोकतन्त्र दिवसको सम्मान हुने तथा 2062-63 जनआन्दोलनमा बलिदान गर्ने प्रति सच्चा श्रद्धाञ्जली हुने बताउनुभयो। स्थानीय निकायको निर्वाचनले जनप्रतिनिधिहरूको वैधानिक निकाय गठन हुने र त्यसले संघीय संरचना निर्माणमा सघाउ पुग्ने भएकाले संविधान जारी हुन अगाडि नै निर्वाचनको पक्षमा सरकार रहेको उहाँले दोहोऱ्याउनुभयो। खोटाङको फेदी गाविसमा घरबारीमा लागेको डडेलो निभाउने क्रममा चलेर 1 ज्यान गएको छ। डडेलोले फेदी 2 एपाई डाँडाका 6 घर जोखिममा परेपछि निभाउन गएका तुमानेका 40 वर्षका टिकाराम तामाङ चिप लिएर आगोमा पर्दा ज्यान गएको प्रहरीले जनाएको छ। डडेलोको ज्वालाले घर भेट्न लागेपछि निभाउन गएका तामाङ चिप लिएर आगोमा परेका र भिरबाट खसेका स्थानीय भिरबहादुर तामाङले बताउनुभयो। हराएको केही समयपछि आगोमा डडे पारेको र बेहोस अवस्थामा भेटिएका तामाङलाई हेलिकप्टर मार्फत काठमाडौँ लैजान लाग्दा ज्यान गएको आफन्तहरूले बताएका छन्। हात्तीले कुल्चेर पछुवाको ज्यान गएपछि बर्दिया राष्ट्रिय निकुञ्जका माउतीहरूले आन्दोलन सुरु गरेका छन्। ज्यान गुमाएका परिवारलाई क्षतिपूर्ति बाल वत्सलाई निशुल्क पढाउनु पर्ने करारमा रहेका हात्तीका माउती पछुवा र फडितलाई स्थायी गर्नुपर्ने अभोग दरबन्दी पूरा गर्नुपर्ने लगायतका माग राखेर उनीहरूले आन्दोलन गरेका हुन्। हिजो निकुञ्जभित्रको हात्ती मचान नजिक घाँस काट्न गएका पछुवा पदमा कार्यरत ठाकुरद्वारा नौ शिवपुरका 34 वर्षका छोडकी थारको हात्तीले कुचेर ज्यान गएको थियो। पछिल्लो चरणको आन्दोलन स्वरूप एक हप्तासम्म पर्यटकलाई हात्तीमा नघुमाउने माउतीहरूले बताएका छन्। त्यसपछि पनि माग पूरा नभए निकुञ्जको काममा अवरोध पुर्याउने र हात्ती नचराउने माउतीहरूले आज निकुञ्ज कालीमा बुझाएको ज्ञापन पत्रमा उल्लेख छ। अब पालो अर्पण जनावासको अर्पण जनावासमा हाम्रो प्रश्न छ, देशभर देखिएको पेट्रोलियम पदार्थको बापरतीत पाएको विचार के छ? ए बकौदा नबुझाएपछि यस्तै हो, विमूल्य बढाउने सरकारको रणनीति से भण्डारण गर्ने प्रविधि रोक्नुपर्छ। अर्पण जन आवाज में तपाईले पनि आफ्नो मत दिन सक्नुहुनेछ, जसको लागि मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आर ए टाइप गरी एक स्पेस दी पीओएलएल पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी 44-55 वा 45-55 में पठाउन सक्नुहुनेछ। अर्पण जन आवाज को मत परिणाम हरेक साँझ 5 बजे को अर्पण बुलेटिन में प्रस्तुत गर्नेछौं। पालो ट्राफिक खबरको यति बेला नानगढ टोडा बिर्ग सडक खण्ड खुल्ला छ, त्यसै गरी नानगढ मोगलिन मोगलिन ओबिसी काठमाडौँ सडक खण्ड, मोगलिन द मौली पोखरा सडक खण्ड र नानगढ प्रासी बुटोल सडक खण्ड पनि खुल्ला छ। अब मौसम सम्बन्धी जानकारी। चितवन जिल्लाको आजको अधिकतम तापक्रम 39 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 20 डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अर्पण मौसम झुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो। अब अन्तर्राष्ट्रिय समाचार। भारतमा लोकसभा चुनाव अन्तर्गत आज 6 चरणको मतदान भइरहेको छ। आज 11 राज्य र केन्द्र शासित प्रदेशका 117 सिटका लागि 18 करोड भन्दा बढी मतदाताले भोट दिनेछन्। 6 चरणमा तमिलनाडुका 39, महाराष्ट्रका 19, उत्तर प्रदेशका 12, मध्य प्रदेशका 10, बिहार र छत्तिसगढका 7, असम र पश्चिम बङ्गालको 6, राजस्थानको 5, झारखण्डका 4 तथा पुडुचेरी र जम्मू काश्मीरको 1-1 लोकसभा सिट तथा मध्य प्रदेश र तमिलनाडुका 1-1 सिटका लागि पनि मतदान हुनेछ। सबै क्षेत्रमा गरी 1,90,000 मतदान केन्द्र स्थापना गरिएको छ। झारखण्डका केही भागमा सुरक्षालाई ध्यानमा राखे 38,000 सुरक्षाकर्मी खटाइएको छ भने कर्मचारीलाई हेलिकप्टरबाट सम्बन्धित मतदान केन्द्रमा पुर्याइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्। 6 चरणमा विभिन्न राजनीतिक दलका वरिष्ठ नेता, मन्त्री, राज्य मन्त्रीदेखि कलाकार र खेलाडीसम्म चुनावी मैदानमा छन्। केन्द्रीय विदेश मन्त्री सलमान खुर्शीद, भाजपाका वरिष्ठ नेता सुषमा स्वराज, समाजवादी पार्टीका नेता मुलायम सिंह यादव उहाँकी बुहारी तथा मुख्यमन्त्री अखिलेश यादवकी श्रीमती डिम्पल, अभिनेत्री हेमा मालिनी, राष्ट्रपति प्रणब मुखर्जीका छोरा विजित, पूर्व क्रिकेटर अजहरुद्दिन, अभिनेता सञ्जय दत्तकी बहिनी प्रिया दत्त, अभिनेत्री राखी रावत लगायत चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। खेल समाचार। इन्डियन प्रिमियर लिग क्रिकेट प्रतियोगितामा आज रोयल च्यालेन्जर बेङ्गलोर र कोलकाता नाइट राइडर्स भेट्दैछन्। अहिलेसम्म खेलका 2 खेलमा जित निकाल्दै बेङ्गलोर एक अङ्क तालिकाको तेस्रो स्थानमा छ भने समान खेल खेलेको कोलकाता 1मा जित र 1मा हार बेहोर्दै 4 स्थानमा छ। बेङ्गलोरले आज जित हात पारे शीर्ष स्थानमा उक्लिनेछ। कोलकाता पनि दोस्रो जितको खोजीमा हुनेछ। खेल बेलुका सभा 8 बजेपछि शारजा क्रिकेट स्टेडियममा सुरु हुनेछ। यस्तै गई राति भएको खेलमा चेन्नई राजस्थानलाई 7 रनले पराजित गरेको थियो। दिउँसो 2 बजेको अर्पण समाचारको अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। आज 9 लोकतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै शान्ति र संविधानको कार्यभार अझै पूरा हुन बाँकी। चार समितिको सभापतिमा मुख्य दलहरूबीच सहमति, नागरिक सम्बन्ध तथा संविधान सुझाव समिति सभापति चयनका लागि छलफल जारी। भारतमा लोकसभा चुनाव अन्तर्गत आज छैटौँ चरणको मतदान जारी, 1,90,000 मतदान केन्द्र। र इन्डियन प्रिमियर लिग आइपिएलमा आज रोयल च्यालेन्जर बेङ्गलोर र कोलकाता नाइट राइडर्स भेट्दै। हवस् त दिउँसो 2 बजीको अर्पण समाचार सकियो। सुजिता हमाल बिदा भए, नमस्कार। यस अर्पण समाचारको साथमा शिखर हार्डवेयर रत्नगर एक बकुलर।